माटीका एक नजर मै देखना भीती भैसके माथिदा चुरा बजाउँदै छन् छन् नाडीमा काली न गोरी न कली मोरी नाच्ने मन पर्यो रातो साडीमा काली न गोरी न कली मोरी नाच्ने मन पर्यो रातो साडीमा नाच्ने मन पर्यो रातो साडीमा मलाई मन पर्यो रातो साडीमा सितारा जडेको सुहाको कति लगाको साडी सितारा जडेको क्यारी हो भन्नी सानुलाई मैले मन साह्रै परेको चुरा बजाउँदै छन् छन् नाडीमा काली न गोरी न कली मोरी नाच्ने मन पर्यो रातो साडीमा काली न गोरी न कली मोरी नाच्ने मन पर्यो रातो साडीमा नाच्ने मन पर्यो रातो साडीमा मलाई मन पर्यो रातो साडीमा नाच्ने मन पर्यो रातो साडीमा, मलाई मन पर्यो रातो साडीमा। I'm not afraid.